आ जाए तो क्या क्या काम हम नहीं कर सकते, या औरत क्या काम नहीं कर सकती वो देख लें तो मामला ख़त्म हो जाए। गुसल का तो मैंने तरीक़ा ले चुका हूँ, तब तफसीलात आ चुकी है तो वो अब छोड़ देंगे हम। हैज़ और निफास अगर आ जाए तो औरत क्या नहीं करेंगे उतना देख लें तो क्या कर सकती है आप सब समझ जाइए, मतलब मैं क्या नहीं कर सकती औरत दूँगा तो बाकी सब कर सकती है आप समझ जाइए, ठीक है। तो हैज़ और निफास के अय्याम में वो आमाल जो मना है ममनू है वो क्या क्या है। पहली चीज़, हैज़ और निफास वाली औरत जो है अपने शौहर से हम बिस्तरी नहीं करेंगे। पहला टैबू, पहली ममानियत उस पर आती है कि हैज़ और निफास वाली औरत अपने शौहर से मजामियत हम बिस्तरी नहीं करेंगी। सो सकती है, लेट सकती है, बोसो किनार कर सकती है, वो अलग बात है, हम बिस्तरी नहीं कर सकती। जिसको दुखूल बोलेंगे अरबी ज़बान में, वो उसके शर्मगाह में दाखिल नहीं हो सकता, ठीक। ये मना है, ये पहली चीज़ है जो हैज़ और निफास वाली औरत नहीं करेंगी, अपने शौहर से हम बिस्तरी वो नहीं कर सकती, याद रखिए, ठीक। अब यहाँ भी अफराद और तफरीद के लोग शिकार होते हैं या लाइलमी के शिकार होते हैं कभी तो बेचारे, ठीक। जबकि शरीयत ने इस चीज़ को वाज़े किया और सूरह बकरा की आयत नंबर 222 के अल्फाज ये है, वला तक़रबुहुन्ना हत्ता यतहुरना, कि उनके करीब मत जाओ जब तक कि वो पाक ना हो जाए, गुस्ल ना ले ले, ठीक है। और इस मामले में शरीयत ने बहुत सख्त उसूल भी लागू किया, याद रखी। और आप सल्लम फरमाया कि जो शख्स काहिन के पास जाए, जो शख्स अपने बीवी से पीछे की तरफ से दाखिल हो, मतलब शर्मगाह में नहीं, उस जगह में जहाँ ममानियत है, याद रखिए, पैखाने वाली जगह में, और जो शख्स अपने बीवी से हैज़ की हालत में हम बिस्तरी करें, उसने उस चीज़ का इनकार किया जो मोहम्मद पर नाजिल हुई। जो दुबुर से दाखिल हो, जो हैज़ और निफास की हालत में दाखिल हो और जो काहिन के पास जाए, उसने उस चीज़ का इनकार किया जो मुझ पर नाजिल हुई, मतलब उसने इस्लाम का इनकार किया। देखिए कितनी सख्त बात है, लेकिन उसके बावजूद भी लाइलमी का ये हाल है कि लोग हैज़ की हालत में अपनी बीवियों से दाखिल होते हैं, जबकि ये सबसे पहली ममानियत है, याद रखी, ये हराम है। और इसका कफ़ारा क्या है पता है आपको? आप सल्लल्लाहु अलैहि वसल्लम के पास एक शख्स आया और कहा कि मैंने हैज़ की हालत में नहीं, तो उसके पाक होने से पहले उससे हम बिस्तरी की, हैज़ ख़त्म हुआ और वो पाक नहीं हुई थी अभी, हम बिस्तरी की, तो कहा तो निसफ़ दीनार सदका कर। निसफ़ दीनार, एक दीनार 4 ग्राम सोने का होता था, तो निसफ़ दीनार आज के लिहाज से 6,000 रुपये सदका करना पड़ेंगे आपको, बड़ी रकम है ना, आज भी बड़ी थी जब भी बड़ी थी, क्योंकि 12 दिरहम का एक दीनार बनता था, 12 चांदी के सिक्कों का, एक सोने का सिक्का, ये भी 4 ग्राम के होते थे, वो भी 4 ग्राम के होते थे। उसके बावजूद देखिए क्या उसे लगा, निसफ दीनार, तो आज के लिहाज से 2 ग्राम गोल्ड, और अगर कोई हैज की हालत में दाखिल हो तो 1 दीनार 4 ग्राम गोल्ड 12,000 रुपये सदका करना पड़ेंगे आपको, या तो 4 ग्राम कीजिए या 12,000 रुपये, समझ रहे ना आप कितना बड़ा जुर्म है, सदका कितना बड़ा है, अंदाज़ा लगा लीजिए इससे आप। 2 ग्राम्स एंड 4 ग्राम्स ऑफ गोल्ड बहुत महंगी चीज़ होती थी उस ज़माने में भी और आज के दौर में भी, ठीक है, समझ रहे ना, इतना बड़ा सदका लगाया मतलब ये मामूली चीज़ नहीं है, ठीक है। तो सबसे पहली चीज़ हैज़ और निफास की हालत में ये चीज़ मना है, याद रखी, मना है। अब अगर बात आ गई तो एक बात रखते हुए आगे चलता हूँ। एक मरतबा एक साहब से जिनको आलिम माना जाता था, बहरहाल मैं नहीं मानता उनको आलिम, बहरहाल माना जाता था इसलिए कि हदीस में अल्फाज है कि उलमा अम्बियाओं के वारिस है, तो ज़ाहिर सी बात है वही आलिम अम्बिया का वारिस होगा जो नवी इल्म देता हो, अपना इल्म देने वाला थोड़ी वारिस होगा, ठीक है। तो बहरहाल वो दावा तो करते थे आलिम होने का, मैं इस लिहाज से बोल रहा हूँ, जो उन्होंने बात की थी इतनी घटिया थी कि मुझे बहुत शर्म आती है और आज तक मैं सोच के, हालांकि मैं बहुत पुरानी बात कर रहा हूँ जब मुझे अक्ल नहीं थी, लेकिन इतना तो शऊर था कि ये चीज़ गलत है। तो उनसे एक शख्स आया और कहा कि मुफ्ती साहब मैं जरा ऐसा मसला है कि मेरा दिल चाहता है कभी कभार अपने बीवी से पीछे से दाखिल हूँ, मतलब दुबुर के हिस्से से, पीछे से शर्मगाह में दाखिल होना हलाल है याद रखिए, लेकिन पीछे से दुबुर की जगह, पैखाने की जगह दाखिल होना हराम, तो क्या मैं कभी कभार कर लूँ? तो उन्होंने कहा देखिए ये गलत तो है, लेकिन अगर आपको डर है कि आप कोई दूसरा गलत अमल कर लेंगे तो ये कर लो। सुभान अल्लाह, इजाज़त दे दी, दे दी इजाज़त उठा के, हालाँकि मैं जब मुश्किल 12वीं में होऊंगा, लेकिन मुझे अक्ल के ख़िलाफ़ बात लगी, इसलिए कि साइंटिफिकली वहाँ दाखिल होने के बहुत सारे नुकसान थे, मानो उनको साइंसी एतबार से बहुत सारे नुकसान थे उसके, इन और बिलखसूस औरत को नहीं, मर्द को बहुत सारी बीमारियाँ मुब्तला हो जाता है मर्द, क्योंकि वो जगह है ही नहीं उस लायक, ठीक। तो फिर उन्होंने कहा हाँ वो दिल बोलता है तुम डरो, तुम गलत काम करो, तो बोले कर लो, अंदाज़ा लगाइए। यहाँ हदीस के अल्फाज है, जो शख्स काहिन के पास जाए, पीछे से अपनी बीवी में दाखिल हो और हैज़ और निफास वाली औरत से हम बिस्तरी करें, उसने उस चीज़ का इनकार किया जो मोहम्मद पर नाज़िल हुई, मतलब इस्लाम का इनकार कर रहा है, और ये करे कभी कभार बोले तो कर लो, تو ہو سکتا ہے بیچاروں نے علم حاصل نہیں کیا ہوں گا یا پڑھا نہیں ہوں گا. میں ان کی برائی نہیں کر رہا ہوں, لیکن میں بتا رہا ہوں کہ لوگوں کے علم کا کیا معاملہ ہے جبکہ بڑے بڑے القاب ان کے نام کے ساتھ لگے ہیں. اگر ان کے نام کے ساتھ اتنے القاب ہے تو ان کو چاہیے کہ اس کیلیبر کا انسان بنے وہ. ٹھیک, ایک بار ایک مفتی صاحب تھے, انہوں نے مجھ سے ایک بار بحث کر لی, راستے پر بحث کر لی, میں نے ان کو جواب نہیں دیا, خاموش رہا. اس کے بعد ایک ان کے ساتھ دوسرے تھے, وہ عالم تھے, لیکن وہ ان کو واقعی میں علم تھا, اچھے عالم تھے, الگ مفتی تھے لیکن سادے عالم تھے. تو مجھے دھکا دیا کہ فیض بھائی کہاں جا رہے ہیں ان کے چکر میں, چائے پینے چلو بولے, مفتی کھینچیں گے اپن, بولا نہیں میں نہیں بات کرتا ان سے. چائے پینے گئے تو انہوں بیٹھے ان کے ساتھ اور بولے, اماں مفتی یہ حدیث لوگ ہیں جو ہے نا بہت ہی اڑ رہے ہیں, یہ کتاب وہ کتاب یہ حدیث وہ حدیث. تو بولے ہاں بہت اڑ رہے ہیں, وہاں وہ بھی بات کر رہا تھا کہ میں پیچھے بیٹھا تھا. کون کون سے کتابوں کے حوالے دیتے ہیں وہ جو ناشتے لے کر وہ سہ ستہ سہ ستہ بولتے؟ تو بولے ہاں ہاں سہ ستہ رہتا. بولے کون کون سی کتاب؟ میں یقین جانی وہ مفتی تھے اور ان کے الفاظ دہرا جو انہوں نے کہا. تو ہاں اس میں رہتی بولے کتاب. بولے کون کون سی رہتی؟ بولے انہوں نے مجھے پہلے کہہ دیا اس کو دیکھو کیسا کھینچتا ہے, اس کا علم دیکھ لو, جو آپ کو ڈانٹ رہا نا ایزی لو اس کو, آپ اس کو خالی اس کا علم دیکھو, کیونکہ وہ آپس میں جانتے تھے اس کی کیا علمی لیول ہے, اس کا نالج کا لیول کیا ہے. بولے کون کون سی کتابیں آتی ہیں ہمارے اس میں؟ بولے بولے بخاری مسلم دو کتابیں آتی. بولے اور ابو داؤد آتی. بولے اچھا اور تین کیا ہے؟ بولے آتی. بولے اور تین کتابیں حدیث کی, تم کیا کرنا ہے؟ بولے ارے ہمیں بولے اپنے کو معلوم کرنا ہے بولے کون کون سی ہے. بولے تو ایک رہتی بولے ترمذی. بولے اچھا اور کون سی؟ دو دو رہتے یار. بولے اپنے کو کیا کرنا ہے؟ بولے وہ حدیث کا ہے وہ جانے ان کی کتابیں, اپنے کیا کرنے کا. تو ان کو صحیح ستہ جو میں ویسے وہ کتب ستہ بولنا چاہیے, وہ صحیح پورے صحیح نہیں ہیں, صحیح ان صرف دو ہیں, باقی چار میں بھی اب ضعیف اور صحیح آتی ہے, لیکن ایک زمانے تک لوگ اس کو صحیح کہتے تھے, مشہور معروف کتابیں ہیں. تو ان کو نسائی اور ابن ماجہ کا نام یاد نہیں تھا, اندازہ لگائیے لیول آف نالج. تو ہم کسی کی برائی نہیں کر رہے, لیکن اتنے بڑے القاب آپ کے نام کے ساتھ ہے, ایٹ لیسٹ اس کیلیبر پہ آپ کو اترنا چاہیے. ہم یہ بھی نہیں کریں کہ بھائی حدیث کے نام نہیں معلوم ہے تو کوئی آدمی مفتی نہیں بن سکتا, لیکن وہ حدیث تو ہے جس سے سنت ہم تک آتی ہے, اگر وہی نہیں معلوم تو پھر وہ کیسا مفتی بنے گا؟ بات یہ ہے, مسئلہ یہ ہے, سمجھ رہے ہیں بات کو؟ آپ کو آگے بولیں گے امام بخاری کب پیدا ہوتا ہے آپ بتاؤ, پھر تم بخاری کیسا مانتے ہیں؟ تو وہ ریلیونٹ کوشچن نہیں ہے یہاں, وہ ریلیونٹ کوشچن نہیں ہے. لیکن یہ ریلیونٹ ہے کہ آپ مفتی ہے اور صحیح ستہ جو آپ کے نزدیک پورا صحیح ہے اس کا آپ کو علمی نام, تو آپ کیسے فتوے دیتے ہوں گے؟ چونکہ اس میں ضرورت پڑتی نہیں ان کتابوں کی, نہ بخاری نہ مسلم کو لینا ہے, نہ ابو داؤد نہ کسی کتاب کو اپنے. تو بہرحال علم بہت ضروری ہے. ٹھیک, تو حیض اور نفاس والی عورت ہم بستری نہیں کریں گی, کرے تو کفارہ حیض والی عورت کا یہ ہے کہ آدھا دینار, نصف اور ایک دینار. دیکھیے چلیے آگے, نماز اور روزہ نہیں رکھیں گی, دوسرا ممنوع کام. دوسرا کام جو نہیں کریں گی نماز اور روزہ نہیں رکھیں گی. البتہ روزے کی خزاں ہے, نماز کی خزاں نہیں ہے. آپ سن کی حدیث آپ نے فرمایا صحیح بخاری کی روایت ہے, کیا ایسا نہیں کہ جب عورت حیض والی ہوتی ہے تو وہ نماز پڑھتی ہے اور روزہ رکھتی ہے؟ ٹھیک, عائشہ رضی اللہ عنہ فرمایا کہ رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں ہمیں جب حیض نفاس آ جاتا تو ہم روزوں کی قضا رکھتی اور نماز کی قضا نہیں کرتی. ٹھیک, تو حیض اور نفاس والی عورتوں کو روزہ اور جو ہے نماز دونوں منع ہے. ٹھیک, لیکن روزوں کی قضا بعد میں رکھنا پڑے گا, نماز کی قضا نہیں. ٹھیک, جیسا نفاس کتنے بھی دن ہو سکتا ہے. بہرحال ٹھیک ہے, میں آگے انشاءاللہ کچھ باتیں نفاس کے تعلق سے مختصر اور رکھوں گا, غلط فہمیوں کا اضالہ کرتے ہیں. تو یہ جو ہے چالیس, معاف کرنا, یہ نماز نہیں پڑھیں گی اور روزہ رکھیں گی, روزہ بعد میں قضا کریں گی, یاد رکھیں. ٹھیک ہے, یہ چیز اس کی دوسری منع ہے. تیسری چیز جو منع ہے حیض یا نفاس والی عورت کے لیے کہ مسجد میں گزر سکتی ہے, بیٹھیں گے نہیں, جیسا اگر راستہ ہے تو گزر جائیں گی. جیسا کہ کئی انصاریوں کے گھر کے راستے مسجد نبوی میں کھلتے تھے, کئی انصاریوں کے راستے جو مسجد نبوی کے اندر کھلتے تھے, تو انہوں نے کمپلین کی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کی مسجد نبوی میں راستے کھلتے ہیں, ہماری عورتیں اس حالت میں ہوتی ہیں. تو قرآن نے آیت اتاری کہ اگر راستے سے گزر جاؤ تو کوئی حرج نہیں. تو گزر سکتی ہے, جائیں گی نہیں, بیٹھیں گی نہیں مسجد میں, گزر سکتی, سمجھ رہے بات کو, مسجد میں گزر سکتی ہے, بیٹھیں گی نہیں, تیسری چیز جو بنا ہے. اسی طرح حیض کی حالت میں جو ہے عورت کو طلاق نہیں دینی چاہیے. ٹھیک ہے, ویسا کرنا حرام ہے, لیکن بہرحال طلاق ہو سکتی ہے, یہ کوئی عذر نہیں پیش کر سکتا کوئی کہ میں ستانے کے لیے بیوی کو حیض کی حالت میں دے دوں گا. ٹھیک, لیکن نہیں دینا چاہیے. آپ صلی اللہ علیہ وسلم کو جب بتایا گیا کہ عبداللہ ابن عمر نے طلاق دی اپنی بیوی کو حیض کی حالت میں, تو کہا رجوع کر اور طہور جب پاک ہو تو جب اس کو طلاق دینا. ٹھیک, لیکن اس کا ہرگز یہ مطلب نہیں ہے کہ آپ تنگ کرنے کے لیے. بہت سے لوگ ایسا کرتے ہیں. ایک صاحب کا مجھے کال کچھ ہی دن پہلے آیا, کہا کہ میں اپنے بیوی کو تنگ کرنے کے لیے اگر اس کو غصہ آنا تو حیض کی حالت میں طلاق دیتا ہوں, اس میں نہیں ہوتی نا. تو یہ کوئی کھیل کرنے کی چیز ہے طلاق؟ آپ کو اگر میں گندو آپ کی حفاظت کے لیے تو کیا آپ اس کو ایسی ہوا میں گولیاں مارتے رہیں گے کہ آج آدمی ہوا تو میں ایک گولی مار دیتا فنا ہے؟ مت یوز کیجیے. آج پتہ نہیں آپ کو رونے اگر بول دی حیض میرا ختم ہو گیا تو لینے کے دینے پڑ, مطلب آپ جوک سمجھ رہے ہیں اس کو کہ حیض کی حالت میں میں دے دوں گا, چونکہ انہوں نے کہیں پڑھ لیا تھا حیض کی حالت میں. لیکن میں کہہ رہا ہوں نہیں دینا چاہیے, یہ حرام ہے, درست نہیں ہے, لیکن اس کا ہرگز مطلب یہ نہیں کہ طلاق نہیں ہوگی. ٹھیک ہے, تو بہرحال اس بات کو آپ کو سمجھنا ہوگا, ہم کو سمجھنا ہوگا. ٹھیک, تو یہ کام وہ نہیں کریں گی, یاد رکھیے. ٹھیک ہے, تو میں سمجھتا ہوں بہت کم کام تھے جو حیض کی حالت میں نہیں کرنا چاہیے, ہے نا. اس کے علاوہ کھانا بنا سکتی ہے, ساتھ کھانا کھا سکتی ہے, شوہر کے ساتھ بیٹھ سکتی ہے, اٹھ سکتی ہے. ٹھیک ہے, اسی طرح شوہر کی عبادتوں کو اٹھا سکتی ہے. سر میں آپ سن کے مائیں عائشہ فرماتی ہے میں سر میں آپ کی مالش کرتی جبکہ حیض کی حالت سے ہوتی, سر دھوتی آپ کا کبھی گرمی میں سے آب آتے حیض کی حالت میں ہوتی. تو پتہ چلا حیض کا خون آنے سے عورت ناپاک نہیں ہوتی, وہ خون کا نکلنا ناپاکی ہے. عورت میں ناپاکی نہیں کہ اس کو گھر سے الگ کر دو. ٹھیک ہے, بہرحال وہ سب کچھ کر سکتی ہے, شوہر کے ساتھ رہ سکتی ہے, اور یہ کوئی بتانے والی چیز نہیں ہے, کسی کو ڈسپلے کرنے والی چیز نہیں ہے. ٹھیک, اب اسی طرح نفاس والی عورت کے لیے یاد رکھیے کیا کیا معاملہ ہوں گا کہ وہ نہ کرے. تو بہرحال وہی ہے جو حیض والی عورت کے لیے ہوں گا, وہی اس کے لیے معاملہ ہوں گا. ٹھیک, نفاس کے تعلق سے یاد رکھیے نفاس کے خون کی مدت طے نہیں ہے جیسا حیض کے خون کی مدت طے نہیں ہے. تو لہٰذا جب بھی ختم ہو جائے اس کے بعد عورت پاک ہو اور نمازیں اپنی شروع کر دیں. یہ میں اس لیے کہہ رہا ہوں کہ بہت سی عورتیں مکمل 40 دن تک انتظار کرتی چاہے خون کبھی بند ہو جائے, چونکہ ان کے گھر کا طریقہ ہے کہ نفاس آئے تو 40 دن, حیض آئے تو 7 دن 9 دن, جو جو ہر گھر کا ایک طریقہ ہوتا ہے. شریعت میں جب تک جاری رہے خون تب تک خون بند ہو گیا غسل کریں اور اپنے کام کاج میں لگ جائے, نمازیں وماضیں سب شروع کر دیں. بات سمجھ رہے ہوں؟ تو نفاس والی عورت کے لیے یہی معاملہ ہے کہ جب بھی اس کا خون بند ہو جائے اس کے بعد سے وہ نمازیں شروع کر دیں گی, پھر چاہے وہ 5 دن ہو, 10 دن ہو, 20 دن ہو یا نہ ہو. بہت سی بار ہوتا ہے کچھ عورتوں کو یہ نفاس کا خون نہیں آتا ہے. ٹھیک ہے, اس کو بولتے ہیں پوسٹ نائٹل بلیڈنگ, مطلب اولاد کے بعد جو ہے, یا پوسٹ پارٹم, معاف کرنا, پوسٹ پارٹم بلیڈنگ, کہ جو اولاد کی پیدائش کے بعد جو خون ضائع ہوتا ہے. ٹھیک, تو یہ یاد رکھیے کچھ کو آتا ہے کچھ کو نہیں آتا ہے. ٹھیک, لیکن بہرحال اس کی مدت نہیں ہے. جو حدیث بتائی جاتی ہے کہ آپ سے پوچھا گیا کہ کیا ہم کتنے دن رہے, تو آپ نے کہا زیادہ سے زیادہ 40 دن رہا اس کے بعد پاک ہو جاؤ, اور روایت ضعیف ہے. دوسری ایک رواج جو آتی ہے صحیح, لیکن وہ قول صحابیہ کی, ہم رسول اللہ کے زمانے میں جو ہے 40 دن تک ٹھہری رہتی. گمان کیا آ سکتا ہے کہ آپ سے ان کو پتہ چلا ہوں گا اور آپ نے شاید اجازت دی ہوں گی, بہرحال لیکن کوئی اس کی صحیح وہ نہیں ہے. اس سے ایک بات یہ ہو سکتی ہے کہ 40 دن میکسیمم پیریڈ ہو سکتا ہے, لیکن یقیناً 40 دن تک ٹھہرنا ضروری نہیں ہے. جب پاک ہو جائے تب وہ نہا لیں غسل لیں, اس کے بعد اپنے شوہر سے بستری بھی جائز ہے, تمام کام بہرحال جائز ہے. ایک سوال بہرحال لوگ کرتے ہیں کہ حیض و نفاس کی حالت میں عورت ہو اور بہت لمبا حیض و نفاس چلتا ہو اور حافظ قرآن ہو تو, اور بھولنے کا بہت زیادہ ڈر ہو, کیا کریں؟ تو بہرحال یاد رکھیں بھولنے کا اگر ڈر ہو تو علماء نے کہا کہ صرف یاد رکھنے کی نیت سے اتنا وہ کر لے, چونکہ نفاس میں تو بہت زیادہ دن ہوتا ہے اور ہم جانتے ہیں قرآن بہت بہت جلدی نکل جاتا ہے. آپ سن کے حدیث ہے کہ قرآن ایسے بھاگ جاتا ہے, نکل جاتا ہے ذہنوں سے جیسا اونٹ نکل جاتا ہے. اور یہ مثال اس لیے بھی آپ نے دی, اس کو سمجھنا ضروری ہے. اونٹ کی خصوصیت ہے, جو لوگ جانتے ہوں گے یا اونٹ پالا ہوں گا یا عربوں سے تعلق رہا ہوں گا, اونٹ کبھی پالتو نہیں ہوتا, معلوم آپ کو؟ اونٹ کبھی پالتو نہیں ہوتا ہے. آپ 100 سال تک پالیے اس کو, 100 سال بعد اس کی رسی چھوڑیے, کبھی لوٹ کر گھر پر واپس نہیں آئے گا, اس کی خصوصیت ہے. تو آپ نے کیا کہا, قرآن کی مثال ایسی ہے جیسے اونٹ نکل جاتا ہے بہت جلدی اپنے حافظوں کے ذہن سے. چونکہ اونٹ کبھی پالتو نہیں ہوتا اس معنی میں کہ چھوٹ جائے تو کبھی واپس مالک کے پاس نہیں آتا, اس کی خصوصیت, بہت بے وفا جانور ہوتا ہے, بھاگنے کے اعتبار سے چلا جائے تو کبھی نہیں آتا. آپ کا گھوڑا اگر روز آرا جا رہا آپ چھوڑ بھی دے تو آ جاتا ہے, بکری آ جاتی ہے, بیل گائے بھی آ جاتی ہے, مرغی بھی آ جاتی ہے, بلی آتی, اونٹ نہیں آئے گا, چلائے گا چلائے گا. تو کہا قرآن ایسے ہی نکل جاتا ہے. یہاں ظاہر سی بات ہے ایک حائضہ یا ایک نفاس والی اور جس کا لمبا چل رہا ہے اور قرآن بھولنے کا ڈر ہے بیچاری کو, تو علماء نے اجازت. دوسرا ایک سوال لوگ زیادہ تر کرتے ہیں اس لیے جواب دے رہا ہوں, کیا حائضہ عورت ایسی کتابیں پڑھ سکتی ہے نفاس والے جس میں قرآنی آیتیں آتی ہوں لیکن وہ قرآن نہ ہو؟ بالکل پڑھ سکتی ہے, ایسا کوئی بھی کتاب دین کی آیتیں تو آئیں گی, وہ تلاوت میں نہیں ہے نا, وہ علم کے لیے, بالکل پڑھ سکتی ہے. ورنہ ہماری عورتوں کا معاملہ یہ ہوتا ہے حیض نفاس آ گئے تو بس 40 دن بالکل کافروں جیسی زندگی, اسلام کا نام نہیں, کوئی کلمہ نہیں, کوئی دعا نہیں, کچھ نہیں ہوا ہے. سمجھ رہے بات کو, ویسا نہیں ہے. تو اگر آپ کوئی کتاب پڑھ رہے ہیں تو آپ اس کتاب کو پڑھ سکتے ہیں, اس میں جو ہے بہرحال کوئی حرج نہیں. اسی طرح بہت سی عورتیں سوال کرتی ہیں کہ ہمارے شوہر ہم کو کہتے ہیں کہ بھائی نیل پالش لگاؤ. ٹھیک ہے, تو کیا ہم ان کے لیے نیل پالش لگا سکتے ہیں؟ तो नेल पॉलिश तो नहीं लगा सकते, इसलिए कि नेल पॉलिश में क्या होता है, नाखून ऊपर कवरिंग आ जाती है जिससे वजू नहीं होता। लेकिन हाँ, हैज़ और निफास की हालत में तो लगा ले, इसलिए कि आप पे अब नमाज़ नहीं है, क्योंकि लगाना हराम नहीं शरीयत में। अगर आप अपने शौहर के लिए लगा रहे हैं तो ये अय्याम में नमाज़ नहीं है, लगा लीजिए। हैज़ ख़त्म होने के बाद उसके रिमूवर आता, निकाल लीजिए उसको। बहुत से लोग चूँकि करते हैं, लोग बहुत मुख्तलिफ जगह से कॉल आती है मुझे, तो निकाल ले फिर उतने दिन, शौहर को खुश करना है तो वो दिन है, वो आपके खुश करने के लिए। इसके अलावा तो शरीयत तंदुरुस्त इसी मेहंदी लगा सकती है, तो वो अय्याम उसके लिए चूँकि नमाज़ के नहीं है, तो वजू नहीं है, गुसल नहीं है, तो लिहाजा अगर वो कुछ लगा ले नाखूनों पर तो हराम नहीं। लेकिन काफिरों की मुशावियत में ना हो, दूसरों को खुश करने ना हो, अपने शौहर के लिए, ठीक है। अब अगर ऐसी औरत बाहर जा रही है तो किस किस को बोलेंगे कि नाखून पॉलिश हराम है, अब एक्सप्लेन नहीं कर सकती ना, तो फिर उसके लिए लाजिम होगा घर से बाहर जाते तो ग्लोव्स पहन के जाए, क्योंकि वो अपने शौहर के लिए ना। आम जगह जाएंगी, हाथ निकला हुआ उस पर लगा हुआ, तो लोग बोलेंगे भाई ये क्या है। अब किस किस को बोलेंगी, नहीं मैं ये हालत में हूँ कि मेरे पे हलाल है भी लगाना, नहीं ना, तो फिर बाहर जाएंगे तो फिर ग्लोव्स पहनना पड़ेंगे आपको, क्योंकि आप दूसरों को बता नहीं सकते हो आपके शौहर के लिए, समझ रहे बात को, समझ रहे। तो बहर यार लोग सवाल करते हैं, इसलिए बहरहाल मैंने एक जवाब दे दिया। लेकिन इसका हरगिज़ मतलब नहीं है कि हराम कारियाँ आप उन दिनों में कर सकते, ये हलाल चीज़ थी मतलब, लेकिन चूँकि वज़ू में वो लग रहा है ना, तो वज़ू नहीं हो रहा है, ठीक है। वो कलर हराम नहीं है, लेकिन वज़ू चूँकि नहीं हो रहा है, इस वजह से वो चीज़ हराम। लेकिन इसका हरगिज़ ये मतलब नहीं है कि आईब्रोज भी निकाल सकते वो सब, नहीं वो नहीं, मैं सिर्फ एक ऐसे अमल की बात कर रहा हूँ जिसका ताल्लुक कलर से, जो हराम नहीं है, लेकिन वज़ू चूँकि नहीं होता इसलिए मुमानियत है। अब चूँकि आपको वज़ू करना नहीं है तो आप लगा लेते बहरहाल, ठीक है, तो बहरहाल हो सकता है। इसी तरह निफास वाली औरत सिर्फ जिमा के अलावा बहरहाल तमाम काम कर सकती, जैसा हैज़ वाली कर सकती है, शौहर के साथ सोना, बाकी सब तमाम काम बहरहाल ये दुरुस्त है। इस ताल्लुक से कई रिवायतें हैं कि उम्महात की भी है और दूसरों की, कि वो जो है सब काम करती। इसी तरह हैज़ा औरत जो है, एक चीज़ रह गई थी बहरहाल, हैज़ा औरत जो है वो तवाफ़ भी नहीं कर सकती अदर की, लेकिन हज में अगर है तो तवाफ़ को छोड़कर बाकी सारे काम कर सकती है, अरफ़े में वक़ूफ़, रुकना है, मुज़दलिफ़, वो सब कर सकती है, लेकिन सिर्फ तवाफ़ नहीं करेंगी अदर की, सिर्फ तवाफ़ छोड़कर बाकी अमल कर सकते, इसलिए कि तवाफ़ को वज़ू शर्त है, नमाज को वज़ू शर्त है, इसलिए मना है। अब आप कहेंगे रोज़े को तो वज़ू शर्त नहीं, फिर शरीयत ने क्यों उसको वहाँ ढील दे दी, इसलिए कि खून निकलने से औरत कमज़ोर हो जाती है। शरीयत बड़ी हकीमाना शरीयत है, कहा कि वैसे ही इंसान खून जाने से आदमी कमज़ोर हो जाता है, तो लिहाजा कहा रोज़े रखने से और कमज़ोर हो सकता ना, तो लिहाजा रोज़े मत रखो, खाओ पियो तंदुरुस्त रहो, समझ रहे हैं बात को। इंसान का खून थोड़ा भी ज़ाया हो तो इंसान कमज़ोर हो जाता है ना, तो लिहाजा रोज़ा मना किया ताकि हेल्थ हो, और ला तादाद अल्लाह की हिकमतें हो सकती है, वो अल्लाह ही बेहतर जानता है। लेकिन ये सवाल आ सकता है लोगों के जहन में कि भाई रोज़ा क्यों मना है, रोज़े के लिए तो नहीं, याद रखिए वो उसके फ़ायदे के लिए शरीयत ने किया, क्योंकि उसको कमज़ोरी होती है, वो एक तरह की बीमारी जैसा हो जाता है बहरहाल, लेकिन बाकी तमाम काम बहरहाल वो कर सकती है। तो ये चंद बातें थी, हो सकता है